साथीहरू, अब म फेरि अर्को गीतको लागि दुईजना साथीहरूलाई बोलाउन चाहन्छु। उहाँहरूलाई जोडदार तालीका साथ स्वागत गर्नुहोस्। किन परिचय गर्नुहोस् त? हेलो, व्हाट्स अप फ्रेन्ड्स, स्वागत छ है तपाईँलाई तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरामा। म तपाईँको आफ्नै सुचित साथी आयुष। छटके हेरेर ट्वाङ, होइन यो आयुषले कावड थिएको भन्न थाल्यो भनेर तिरिमिरी झाइ भएर बस्दै हुनुहुन्छ भने नि साथी, यहाँ पोखराका अमर सिंह हायर सेकेन्डरी स्कुलका साथीहरूले आयुष आयुष तिमीले पनि थिएको भन्नु पऱ्यो क्या भन्न थाले, होइन? र यो स्विट स्विट आयुषले नै भन्न सकेन क्या साथी, त्यसैले आजदेखि मेरो थिएको हो छटके हेरेर। फ्रेन्ड, यहाँ कस्तो रमाइलो भइरहेको छ भने नि, हाम्रो अमर सिंह दृष्टिविहीन साथीसँग मनका कुरा क्लबले आज नाटक, गीत, डान्स गरेर रमाइलो गर्ने भएका छन् क्या। तर यो रमाइलो चाहिँ के उपलक्ष्यमा हो? सबै साथीहरू आज किन यहाँ भेला भएका हुन् भनेर चाहिँ यहाँ उपस्थित भएका साथीहरूलाई नै सोधौँ न छटके हेरेर। मेरो नाम चाहिँ गौतम पोखरेल, म चाहिँ श्री अमर सिंह नमुना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छु। र आज हामी चाहिँ यहाँ भेला हुनुको मुख्य कारण भनेको चाहिँ दृष्टिविहीनहरूलाई चाहिँ एउटा ब्रेल प्रिन्टर हस्तान्तरण कार्यक्रम छ, त्यसै कारण चाहिँ हामी यहाँ भेला भएका छौँ। सुनिता घिमिरे, आज चाहिँ हाम्रो जुन अमर सिंहमा भएको ब्रेल प्रिन्टर हस्तान्तरण को कार्यक्रम हुँदा चाहिँ मलाई आत्मैबाट एकदम खुसीको अनुभूति भइरहेको छ। नमस्ते, मेरो नाम अर्जुन लिम्बू, अहिले म क्लास 9 अध्ययनरत छु। यो ब्रेल नहुँदाखेरि चाहिँ हामीलाई पढ्न धेरै गाह्रो हुन्थ्यो है। अब कतिपय बुकहरू ब्रेलमा हुँदैन, होइन? त्यो अवस्थामा चाहिँ हामीलाई एकदमै पढ्न कठिन भइरहेको थियो। यो चाहिँ आज हाम्रो अब यसरी चाहिँ कठिनै चाहिँ अब हामीले भोग्नु पर्दैन। अब चाहिँ हाम्रो होस्टेलमा ब्रेल प्रिन्टर आएको छ है, त्यही भएर चाहिँ अब हामीले यसरी ब्रेल प्रिन्टर आइसकेपछि चाहिँ हामीले कठिनै गरेर पढ्नु पर्दैन। आजभन्दा 2 अगाडि एकजना जापानिज पाहुना आउनुभएको थियो, त्यसुको सान भन्ने, उहाँले चाहिँ आज हामीलाई ब्रेल प्रिन्टर हस्तान्तरण गर्न लाउनु भएको छ। यो नाटकमा चाहिँ अलिकति पहिला सुरुमा अलिकति विद्यार्थीहरूमा यो जुन समस्याहरू छ, ब्रेल बुक नहुँदाखेरिको समस्याहरू छ, ती समस्याहरू चाहिँ हामीले के देखाउन खोजेका छौँ। र त्यसपछि चाहिँ हामीले त्यो जुन ब्रेल बुक नभएर चाहिँ कक्षामा भोग्नु परेका समस्याहरू पनि यस नाटक मार्फत हामीले देखाउन खोजेका छौँ। र अन्तिममा चाहिँ हामीले अब त्यसुको सानले चाहिँ जुन हामीलाई ब्रेल प्रिन्टर किन्नको लागि केही रकमहरू पठाइदिनु भएको थियो, त्यो कुराहरू उल्लेख गरेर चाहिँ हामीले अन्तिममा चाहिँ यो नाटकलाई चाहिँ कार्यक्रम गर्ने भनेर चाहिँ टुङ्गाएको छौँ। ब्रेल प्रिन्टर नआउँदा अगाडि चाहिँ ब्लाइन्डरलाई एकदमै गाह्रो थियो, आफूले चाहेको कुराहरू पढ्न पाउँथेनन्, उनीहरूले चाहिँ अरू साथीको सहयोगबाट पढ्नु पर्थ्यो भने अब तत्कालै किताब छापेर चाहिँ आफूले चाहेको कुराहरू पढ्न बुझ्न पाउनेछन् र उनीहरूले पनि अरू साथीहरू सरह सपाङ्ग भएर आफूलाई समाजमा अपाङ्गले पनि केही गर्न सक्छन् भन्ने धारणा चाहिँ व्यक्त गर्न चाहन्छन्। फ्रेन्ड्स, अमर सिंह स्कुलका साथीहरूको कुरा तपाईँलाई चाहिँ कस्तो लाग्यो? उहाँहरूको सकारात्मक विचार, बिना कुनै हिचकिचाहट संसारसँग प्रतिस्पर्धा गर्ने उहाँको सोच र आँखामा समस्या भए तापनि म पनि के गर्न सक्छु, मैले पनि समाजमा केही योगदान गर्न सक्छु नि भन्ने उहाँहरूको युवा जोस सुनेर चाहिँ मलाई पनि उहाँहरूसँग काँधमा काँध मिलाएर काम गर्न मन लाग्यो। तर के उहाँहरूसँगै तपाईँ पनि सुख दुःख बाँड्न चाहनुहुन्छ? के तपाईँ पनि उहाँहरूका लागि एउटा सुन्दर, भेदभाव रहित संसार निर्माण गर्न चाहनुहुन्छ? यदि यस्तै सोच तपाईँको पनि छ भने नि साथी, आज अहिलेदेखि नै हामी पनि किन अपाङ्गता भएका साथीहरूको हकितका लागि काम नगर्ने? फेरि संसारमा रमाएर बाँच्ने अधिकार जति तपाईँको छ नि, त्यति नै अधिकार अपाङ्गता भएका साथीहरूको पनि छ नि। कि कसो साथी, छटके हेरेर। सहानुभूति होइन, सहयोग गरेर हेर, त्यो सानो सहयोगले पनि मेरो जीवनको यात्रा अवश्य नै सहज हुनेछ। बिम्ती, मलाई बाँच्न देऊ। म अरू मान्छे जस्तै नहुँदा मलाई मान्छे नै होइन भने सम्झन पुग्छन्। म पनि त मान्छे हुँ, जनावर त होइन। तपाईँहरू सबैजनालाई ब्रेल प्रिन्टर पाउनु भएकोमा हामी साथीसँग मनका कुराको सम्पूर्ण साथीको तर्फबाट धेरै धेरै धेरै बधाई छ है। होइ जिग्रे, धेरै धेरै बबाल बधाई छ हाम्रो तर्फबाट, किनकि तपाईँहरूले ब्रेन प्रिन्टर पाउनको लागि दुई दुई वर्ष कुर्नुभयो र आज तपाईँहरूले ब्रेन प्रिन्टर पाउनु भएको छ नि, त्यो पाउँदा तपाईँ जति खुसी हुनुहुन्छ त्योभन्दा लाख गुणा बढी खुसी छौँ है हामी जिग्री। हो नि साथी, किनकि हाम्रो देशको कुरा नै गर्ने हो भने नि ब्रेल लिपिमा प्रिन्ट गर्ने ब्रेल प्रिन्टर, जसलाई हाम्रो दृष्टिबिन साथीहरूले प्रयोग गर्न सक्नुहुन्छ, हो त्यस्तो खाले ब्रेल प्रिन्टर हाम्रो पोखराको क्लबको साथीसँग अनि थोरै मात्र अरू संघ संस्थाहरूसँग छ। त्यही भएर फेरि पनि धेरै धेरै धेरै बधाई छ भन्दै तपाईँकै आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुराको 508 भागमा स्वागत र नमस्ते तपाईँकै प्यारी साथी कलाको तर्फबाट। अनि यो कला सँगै तपाईँकै हसिलो रसिलो टुप्पी पालेको साथी सहिन पनि छ है टुप्पी पालेर। अनि के छ त झिग्री, तपाईँसँग मिठा मिठा कुराकानी त गर्न आइहाल्यौँ, अनि म त हेर्नु पोखरामा साथीहरूलाई भेटेर त दङदास आनन्द आइरहेको छ है मलाई त। मजा त आउने नै भयो नि, कमसे कम हाम्रो दृष्टिबिहीन साथीसँग मनका कुरा रेडियो श्रोता क्लबका साथीले आफूले चाहेको कुरा त पाउनु भयो नि होइन त साथी। त्यो चाहिँ हो है झिग्री, किनकि सबैजनाले आफूले चाहेको जस्तो पढ्ने सामग्री नपाउँदा कति धेरै दुःख अनि कति समस्या भोग्नु पर्छ भन्ने कुरा त तपाईँले आजको सरोको कथा सुन्नुभयो भने त थाहा पाइहाल्नुहुन्छ नि होइन त झिग्री। हो नि, किनकि पोखराको साथीहरूले त आफूले चाहेको कुरा पाउनु भयो तर कतिले त पाउनु भएको छैन नि होइन त। त्यही भएर साथी आजको सौरभको कथा नै सुन्ने कि। होइन तिमीलाई कति भन्नु, यसो घरमा पनि किताब पल्टाएर पढ्ने गर भनेर, जति भन्दा पनि लाग्दैन होइन। नेपाली किताब त पढ्नै पर्दैन, यसै आउँछ भन्ठान्छ कि के हो तिमीहरू? यो अरू केही होइन, तिमीहरूलाई मेरो पिटाइ नपुगेर हो, पख तिमीहरूलाई। सर सर म्याकोन सर। ओहो सौरभजी, नमस्कार नमस्कार, आउनुहोस् न आउनुहोस्, तपाईँको आफ्नै क्लास त हो नि, जति बेला पनि आए हुन्छ जति बेला गए पनि हुन्छ होइन र? त्यस्तो होइन सुदीप सर, सरी सर। आहा, कति सजिलो छ है तपाईँहरूलाई सरी भन्यो भइहाल्यो। यहाँ क्लास सुरु भएको आधा घन्टाभन्दा बढी भइसक्यो तर पनि तपाईँहरूलाई लाज भने लागेको छैन है? तपाईँहरू जस्तै विद्यार्थीले गर्दाखेरि मेरो बिहान बिहानै मुडअप हुन्छ भने। सर हेर्नुहोस् न, त्यो त्यो सिँढी चढाइदिने मान्छे कुर्दा कुर्दै ढिला भइहाल्यो सर। तपाईँलाई थाहा रहेछ नि त ढिला भयो भने सिँढी चढाउने मान्छे हुन्न भनेर, त्यसै त हिँड्न सक्नुहुन्न, स्कुलधरि व्हिल चेयरमा आउनुपर्छ तपाईँलाई। स्कुल टाइममा आउनलाई तपाईँलाई यस्तो गाह्रो हुन्छ भने सिधै घरमा बसे भइहाल्यो नि सर। त्यो त्यस्तो होइन सर। भयो भयो भयो भयो, धेरै नाटक गर्नु पर्दैन, खै आउनुहोस् भित्र। कस्तो छौ के तिमी पनि, यो सर यस्तै छ भने थाहा पाएपछि त अलिक चाँडो आएको भए पनि त हुन्थ्यो नि। अब तिमीहरू जस्तै हिँड्न दौडिन सक्ने भएको भए त म पनि चाँडै चाँडै स्कुल आउँथ्यो होला नि निलम। तर के गर्नु, दुवै खुट्टा नचलेपछि रहरले ढिला आएको त होइन नि। हे नरिसाउनु, भइहाल्यो नि त। भयो निलम, के भन्नु पर्दैन, मेरो दुःख आफैलाई मात्रै थाहा छ। जहिलेको यस्तो भेदभाव र नराम्रो वचनहरू सुनेर त स्कुल नै आउनु मन लाग्दैन, तर घरमा पनि दाई भाउजूले त लङ्गडो र सङ्गडो भनेर हेला गरेको देख्दा घरमा झन् बस्नै मन लाग्दैन। मलाई त कहिले कहिले यसरी बाँच्नुभन्दा त मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ नि। ओइ के भनेको सौरभ तिमीले, त्यस्तो पनि भन्यो र? अब दुई चारजनाले नराम्रो भन्यो भन्दैमा त स्कुलै नआउने मर्ने त्यस्तो नि कुरा गर्छस्? अनि के गर्नु त निलम, देखिनस् सरले जहिले पनि मलाई कति नराम्रो व्यवहार गर्नुहुन्छ। स्कुलमा आयो यताउता गर्न पनि पाइँदैन, क्लासमा नै मात्र बसिरहनुपर्छ, फेरि एक्लै यहाँ पछाडि डेस्क बेन्च पनि जोडिएको हुनाले तिमीहरूसँगै बस्नु पनि पाउँदिन, अनि व्हिल चेयर दौडाएर यताउता गर्न साह्रै गाह्रो हुन्छ। तर पनि पढेर आफ्नो भविष्य राम्रो हुन्छ कि भनेर स्कुलमा अप्ठ्यारो भए तापनि पढ्न आउँछु, तर स्कुलको यस्तो अवस्था र मलाई गरिने भेदभाव देखेर वाक्क लाग्छ निलम मलाई। अनि त्यहाँ पछाडि बसेर के फुसुफुसुल गरिरहेछौ हो तिमीहरू, लाज लाग्दैन? एक त ढिला आउने अनि फेरि आफ्नो साथीले पनि हल्ला गरेर पढ्न नदिने। हेर सौरभ, यो क्लासमा बस्नु छैन भने बाहिर गए हुन्छ। सर सर म त हेर, मेरो अगाडि बहाना नबनाऊ तिमीले, मलाई तिम्रो बहानाको बारेमा राम्रोसँग थाहा छ। के चोर सोर भनिरहनु भएको सर? हो नि, उसलाई व्हिल चेयरमा स्कुलसम्म आउन त कति गाह्रो हुन्छ, तर पनि तपाईँ उसको कुरै बुझ्नुहुन्न। फेरि हाम्रो स्कुलमा सौरभलाई हिँडुल गर्न सजिलो हुने अपाङ्ग मैत्री बाटो पनि त छैन नि, उसलाई कति गाह्रो हुन्छ त्यो कुरा थाहा छैन तपाईँलाई? निलम भयो क्या, चुब्लाउनु। अब आफूले बोल्न नसकेपछि आफ्नो साथीलाई भए पनि बोल्न दिनु पर्यो नि, होइन सौरभ? हिँड्न नजाने भए पनि मान्छे त तिमी चलाख नै हौ नि। त्यस्तो होइन सर, यसमा उसको केही गल्ती छैन सर। त्यो त मैले देखिहालेँ नि, धन्न तिमी जस्तै अपाङ्गले स्कुलमा पढ्न पाइरहेका छौ, त्यही नै ठुलो कुरा हो। तर तिमीलाई जति राम्रो गरे पनि नहुने है। अब के चाहियो अरे तिमीलाई, के चाहियो अरे? व्हील चेयर गुडाउनको लागि अपाङ्ग मैत्री बाटोहरू, यहाँ पैसा नभएर स्कुलमा अरू स्रोत समेत जुटाउन गाह्रो भइरहेको बेलामा तिम्रो लागि छुट्टै बाटो होइन? यहाँ तिमीहरू पढ्न आउने हो कि सुविधा खोज्न? यसरी नै सुविधा खोज्ने हो भने त घरमै बस्नु भयो भइहाल्थ्यो नि त। यहाँ किन आउनु पर्थ्यो तपाईँलाई? किन स्कुल आउनु पर्ने? जति पढे पनि आखिर गर्न सक्ने केही होइन क्या अरे? वा, नचाहिने कुरामा विवाद गरेर समय नै बर्बाद भयो। ल क्लास, आजको कथाको सारांश लेखेर लिएर आउने है सबैजनाले भोलि। म भोलि कापी जाँच गर्छु। कस्तो छुच्चो मान्छे है, हेर त, बोल्न पायो भन्दामा जे पनि बोल्ने। सरले भन्नुभएको ठिकै त हो नि निलम, आखिर जे भए पनि म एउटा अपाङ्ग हुँ, अपाङ्गले चाहेर पनि के नै गर्न सक्छ र? फेरि सरले भन्नुभएको जस्तै मैले पढेर पनि के नै गर्न सक्छु र निलम? तिमीहरू जस्तै डाक्टर इन्जिनियर बन्न सक्छु र? पढेर राम्रो भविष्य हुन्छ कि भनेर सोचेको थिएँ, तर म कति गलत थिएँ निलम, कति गलत थिएँ। प्लिज यसरी नरु न यार, कसले भन्यो शारीरिक अपाङ्ग भयो भन्दामा केही गर्न सकिन्न भनेर? स्टिफन हपकिन्सलाई हेर, हामीले अस्ति भर्खर मात्र पढेका होइनौँ। शारीरिक रूपमा उनी बोल्न र हिँडुल गर्न सक्दैनन्, तर पनि उनी विश्वका महान वैज्ञानिक भएका छन्। हेलेन केलर दृष्टिबिन र बोल्न र सुन्न नसक्ने थिइन्, तर उनले पढेर विश्वविद्यालयको प्राध्यापकसम्म भइन् र अन्य थुप्रै समाजसेवा गरिन्। हो कि होइन भन् त? तर के को तर सर, अनि तैँले चाहिस् भने त जे पनि गर्न सक्छस्। म अपाङ्ग हुँ, केही गर्न सक्दिनँ भनेर आफूलाई कमजोर नबनान। हेर, म छु नि तँसँग। त्यो सर र अन्य दुई तिनजनाले नराम्रो भने भन्दैमा तैँले आफूले आफूलाई यति कमजोर ठान्ने? पहिले त तँ यस्तो थिइनस् यार। अनि के गर्ने त? सरले मात्र होइन, यसरी भेदभाव गर्ने त अरू पनि छन् नि स्कुलमा, कि मैले चाहिँ पढ्न नपाउने, अनि तिमीहरू जस्तै रेस्पेक्ट नपाउने। भन् त, भन् न निलम, म त भोलिदेखि स्कुल पढ्न पनि आउँदिनँ यार। यो स्कुल, यो पढाइ हामी जस्ताको लागि बनेकै होइन कि। हे, त्यस्तो नभन्नु सौरभ। हेर, मलाई थाहा छ तँलाई कस्तो नराम्रो लागेको छ भनेर, र तेरो लागि स्कुल पढ्न सजिलो होस् भनेर म केही आइडिया लगाउँछु नि ल। आइडिया? कस्तो आइडिया? हो आइडिया, अब हेर, हाम्रो स्कुलमा हरेक महिनाको पहिलो शुक्रबार खेलकुद प्रतियोगिता हुन्छ। यसपालि चाहिँ कुनै नयाँ जुक्ति निकाल्नुपर्छ कि। होइन, के भने निलम तैँले, मैले त साँच्चै केही बुझिनँ। पक न पक, बरु हाम्रो क्लासको अरूलाई पनि यो आइडियामा सामेल गर्नुपर्छ कि, अनि आउँछ मजा। ल ल ल, सबैजना यता सुन त, यता सुन न। होइन यहाँ के भइरहेको छ? ओ श्याम, तिमीले यो व्हील चेयर कहाँबाट ल्यायौ? किन ल्याएको धेरै व्हील चेयर? अनि फेरि यो भाँडाकुँडा बजाएर के जात्रा देखाइरहेको तिमीहरूले? ल सर, तपाईँलाई थाहा छैन आज खेलकुद कार्यक्रममा व्हील चेयर दौड प्रतियोगिता छ नि विद्यार्थी र टिचरहरूको लागि, अनि यो भाँडाकुँडा पनि जात्रा देखाउनको लागि होइन कि सुदीप सर, जनचेतना जगाउने कार्यक्रमको लागि हो नि। हेर हेर, यिनीहरूको नाटक, व्हील चेयर दौड गरेर के को जनचेतना? फेरि जनचेतना कार्यक्रम पनि यसरी हल्ला गरेर हुन्छ र? शान्तिबाट पो हुन्छ त। तपाईँले भनेको कुरा पनि ठिकै हो नि सर, अब तर के गर्ने, अब मान्छेहरूले राम्रो राम्रो कुरा सुन्न अनि गर्न छाडेपछि यसरी हल्ला गर्नु नै अन्तिम विकल्प हुन आउँछ नि सर, कस्तो नबुझे। फेरि यो कुरा तपाईँले हामीलाई एक्चुली क्लासमा भन्नुभयो होइन र भने? ओहो, सुदीप सर तपाईँ पनि आउनुभयो? ओहो हेड सर तपाईँ, गुड मर्निङ सर, भर्खरै आउँदैछु हजुर। देख्नुभयो सर, यो बच्चाहरूको नाटक हेर्नु नि, केही भनेको टेर्दैनन्। कहाँ नाटक हुनु, यो सबै निलमको आइडिया हो सर। शारीरिक अपाङ्गता भएकाहरूलाई भेदभाव गर्नुहुन्न, उनीहरूको समस्यालाई बुझ्नुपर्छ भनेर जनचेतनामूलक खेलकुद कार्यक्रम गर्ने भनेर अपाङ्ग केन्द्रसँग समन्वय गरी यी व्हील चेयरहरू ल्याएको नि। तर सर, यो गरेर के हुन्छ र सर? सर र गुड्ने यो जाब व्हील चेयरमा गुड्न लगाएर पनि के होला त? ल, हेर्दा मात्र सजिलो हो सुदीप सर, नपत्याए ल यी यो व्हील चेयरमा बसेर ऊ त्यो ढोकासम्म पुगेर यता आउनुहोस् त। अब कहाँ सर, अब हेतेरी सर पनि, अब यो बच्चाहरूको के चलाएर त हेर्नुहोस्। हो सुदीप सर, एकचोटि गुडाएर त हेर्नुहोस्। ल ल, बस्नुहोस् त, ल ल ल अब तपाईँ भन्नुहुन्छ भने ठिकै छ नि त सर। राम्ररी बस्नुहोस् है सर। ल ल ल गुडाउनु सुरु गर्नुभयो हुन्छ। ओहो जति गुडाउनु खोज्छ पनि गाह्रो पो हुँदो रहेछ त। गुड्नै अप्ठ्यारो भयो त। त्यही पनि अब इज्जत दोकानु भए पनि गुडाउनै पर्छ। अब बल्ल गाह्रो भए पनि सरलाई व्हील चेयर चलाउन गाह्रो भयो जस्तो छ नि सर। पछाडिबाट म धकेलिदिन्छु। निकै गाह्रो भयो जस्तो छ नि। साँच्ची है, सोचे जस्तो सजिलो त यो व्हील चेयर गुडाउन कहाँ हुँदो रहेछ। मैले पनि आज बिहान प्रयास गरेँ अनि पो बुझेँ त कति गाह्रो रहेछ भनेर। यसरी अपाङ्गता भएकाहरूले कति सङ्घर्ष गर्नुपर्दो रहेछ। यत्रो सङ्घर्ष गरेर नथाक्नेहरूलाई हामी सपाङ्ग बनाउँदाहरूले केही गर्न नसक्ने भनेर हेप्नु त व्यर्थै रहेछ जस्तो लाग्यो मलाई त। हो सर, मलाई पनि त्यस्तै लाग्यो सर। बुझ्नुभयो सुदीप सर, बल्ल आज मैले पनि बुझेँ हाम्रो स्कुल कति अपाङ्ग मैत्री रहेन छ भनेर। त्यही भएर भाइ बहिनीहरूको यो जनचेतना कार्यक्रम त मलाई साह्रै चित्त बुझ्यो है। फेरि थाहा छ सर, हाम्रो स्कुललाई अपाङ्ग मैत्री स्कुल घोषणा गर्ने र अपाङ्ग भयो भन्दैमा कसैले भेदभाव गर्न नपाउने भनेर आज हामीले गर्न लागेको जनचेतना जगाउने कार्यक्रमको आइडिया त सुदीप सरले नै दिनुभएको हो नि हामीलाई, होइन त सर? होइन, कहिले दिएर मैले तिमीलाई यस्तो आइडिया? लौ, हिजो हामीले क्लासमा सौरभलाई व्हील चेयर गुडाउन अलग्गै बाटो नभएको कारण हिँडुल गर्नलाई गाह्रो भयो भनेर तपाईँलाई भन्दा तपाईँले नै हाम्रो स्कुलमा अरू भौतिक कामको लागि पैसा नभएको बेला के कहाँ व्हील चेयर गुडाउने बाटो नि, व्हील चेयर गुडाउने बाटो बन्न सक्दैन भनेर भन्नुभएको होइन? अनि त्यही भएर हामीले आफू आफै मिलेर यस्तो आइडिया निकालेको हो नि सर। त्यो त मैले स्कुलकै समस्या बुझेर त भने हो नि। समस्या त छ तर सुदीप सर, अरू कुरा भन्दा पनि हाम्रो स्कुललाई अपाङ्गता मैत्रीपूर्ण बनाउने कुरा चाहिँ पहिलो आवश्यकता हो कि जस्तो लाग्यो है मलाई त। यस्तै सोच त अरू धेरै साथीहरूको पनि छ नि सर। त्यसैले सर, हामीले यसरी अपाङ्गता भए तापनि उनीहरू कति सङ्घर्षशील छन् र हामीभन्दा सक्षम छन् भनेर सबैलाई महसुस गराउन र स्कुलको सबै विद्यार्थीहरूलाई समान व्यवहार र भेदभाव मुक्त वातावरण सुनिश्चित गर्नको लागि यो कार्यक्रम गरेका हौ नि। यो त तिमीहरूले निकै राम्रो काम गर्यो निलम, तर तिमीहरूले यस्तो कुरा पहिला नै आएर सिधै मलाई नै भन्नुपर्ने थियो। त्यो त हो सर, तर हामीले त्यसबारेमा त सोच्दै सोचेनौ। तर सर, यस्तै राम्रो खबर अर्को पनि छ नि सर। होइन, त्यस्तो के खबर हो र? हेर सर, हामीले हाम्रो स्कुलमा अलग्गै एउटा व्हील चेयर गुडाउने बाटो बनाउनको लागि प्रत्येक विद्यार्थीसँग 5-5 रुपियाँ उठाउनु पनि थालिसकेका छौँ। ओइ निलम, त यहाँ पो रहेछस्, थाहा छ? सबैबाट 5-5 रुपियाँ जम्मा गरेर त 2000 रुपियाँ भइसक्यो रे। के रे 2000? सर, हेर सर, त्यो पैसा पनि हामी तपाईँहरूलाई नै जिम्मा लगाउँछौँ है। ओहो, कति जागरुक भएका तिमीहरू। आफ्नो साथीलाई स्कुलमा हिँडुल गर्न गाह्रो भयो भनेर आफ्नो साथीको सुविधाको लागि पैसा जुटाएर भए पनि व्हील चेयर गुडाउने बाटो समेत बनाउने भयो, होइन त तिमीहरूले? हो सर, यो आइडिया हाम्रो निलमको नै हो। यसले मेरो लागि नै यो सबै गरेको हो र साथीहरूले पनि साथ दिएको देखेर मलाई झनै आत्मविश्वास बढेको छ सर। अब त म जसरी भए पनि राम्ररी पढेर केही गर्छु। हेर सौरभ, तिमी अरूभन्दा कम छैनौ। तिमीहरूको यो काममा स्कुल प्रशासनबाट के सहयोग हुनसक्छ? म गर्छु। तिमीहरूले मेरो पनि आँखा खोलिदिएका छौ। मैले त कहिले पनि यो कुरालाई ध्यान दिएको थिइनँ। धन्यवाद सर। र अर्को कुरा, यदि मेरो स्कुलमा तिमीमाथि कसैले पनि भेदभाव वा दुर्व्यवहार गर्यो भने सिधै मलाई भेट्नु, वा म भइनँ भने सुदीप सरलाई भेटे पनि हुन्छ, होइन त सुदीप सर? त्यो त हो नि सर। र अब कसैमाथि कुनै पनि कारण शिक्षाबाट वञ्चित चाहिँ पार्नु हुन्न, होइन सर? शिक्षामा सबैको पहुँच त हुनै पर्छ। र अब सबै विद्यार्थीहरूलाई चाहिने भौतिक पूर्वाधार सुनिश्चित गर्नको लागि अब हामीहरू चाहिँ लाग्नै पर्छ, होइन सर? हो, फेरि सर, कुनै पनि विद्यार्थीले पढाइ छाड्नुपर्ने स्थिति बनाउनु पनि त भएन नि। त्यही भएर हाम्रो सौरभलाई पाएको पर्ने कोठा कहाँ हो र उसलाई शौचालय पुस्तकालय जान कहाँबाट सजिलो हुन्छ त्यो कोठा चयन गरेर उनीहरूको क्लास सारिदिनुहोस् त सर। हुन्छ सर, हस्। ल त, तिमीहरू चिन्तै नगर, तिमीहरूको काममा कानमा कान त थापिहाल्छु नि म। ल, अब चाहिँ तिमीहरू व्हील चेयर दौडको तयारीमा जाऊ। यहाँ सुदीप सर र मैले त कति गाह्रो हुँदो रहेछ भन्ने कुरा बुझ्यौँ, अब अरूले पनि त व्हील चेयरमा रहँदा कस्तो महसुस हुन्छ भनेर थाहा पाउनु पर्यो नि, कि कसो सुदीप सर? देखिस् त सौरभ, 2-3 जना मान्छेले सहयोग नगरेर के भयो त तँलाई? अरूले त सहयोग गरिहाले नि, त्यही भएर भनेको कहिले पनि हरेस खानुहुन्न कि। फेरि अब चाहिँ पढाइ छाड्ने कुरा चाहिँ गर्ने होइन नि तैँले। अब तिमीहरूको यति धेरै माया देखेपछि पनि म कहीँ स्कुल छोडौँला त भने। फेरि यार, अरूको कुरा सुनेर कहिले पनि आफ्नो लक्ष्य छाड्नु हुन्न रहेछ। 2-3 जनाले नराम्रो भने पनि साथ दिने त थुप्रै हुँदा रहेछन् नि। यो कुरा मलाई बुझाएकोमा तँलाई धेरै धेरै धन्यवाद है निलम। ल ल भयो, धेरै मख पार्नु पर्दैन क्या, बरु खै तर म व्हील चेयर रेस गरौँ न हुन्न। ल ल हुन्छ, ल है त, ल रेडी गेट सेट गो। हो है, यस्तै यस्तै कारणले गर्दा रहेछ क्या खोला, बुढापाकाले भन्नुभएको कि पढेर जानिन्छ कि पढेर जानिन्छ भनेर टुप्पी पालेर। हो नि साबिन, अब हेर न, पहिला सुदीप सरले सौरभलाई उसको अपाङ्गताको कारणले कस्तो नराम्रो व्यवहार गर्नुहुन्थ्यो, क्लासमा ढिला आयो भनेर के मात्र भन्नुहुन्थ्यो, तर पछि व्हील चेयरमा बस्दा हिँडुल गर्न कति गाह्रो हुन्छ, सिँढी चढ्न कति गाह्रो हुने रहेछ भन्ने थाहा पाएपछि र सबै विद्यार्थीहरूले रचनात्मक उपाय लगाएपछि त जे होस् उहाँको बुद्धि त फिर्यो नि। त्यो चाहिँ वही कला, फेरि हेर न, हाम्रो घरमा भएको बाथरुम भर्याङहरू यताउता हेर्ने नै हो नि, अपाङ्गता मैत्री त कहाँ छ र त्यो अपाङ्गता मैत्री नभएको कारणले गर्दा कसरी त्यो माथि चढेर जाने भन त, अझ भन्ने नै हो भने किताब चाहिँ छ रे तर ब्रेलमा नभएको कारणले गर्दा चाहिँ पढ्नै नपाउने के है। त्यही भएर आजको कथामा सौरभ र सौरभको साथीले भएको समस्या जस्तै अरू अपाङ्गता भएका साथीले पनि के विभिन्न किसिमको समस्या भोग्नु भएको रहेछ क्या, अनि त्यसको बारेमा चाहिँ मैले कुराकानी गरेको थियो, सुन्ने कि नसुन्ने? ल सुन्ने नि, किन नसुन्ने होइन त साथी। म अल्प दृष्टियुक्त व्यक्ति हुँ, मैले अलिअलि आँखाले देख्छु र मैले भोगिरहेको धेरै जस्तो समस्याहरू चाहिँ के हुन्छ भने सार्वजनिक भवनहरूमा जाँदाखेरि धेरै भवनहरूमा सिँढी चढेर जानुपर्छ र त्यो सिँढी चढ्ने क्रममा कहाँनिर सिँढी सुरु हुन्छ कहाँनिर सिँढी सकिन्छ भन्ने कुरा चाहिँ एकदमै गाह्रो हुन्छ र धेरै ठाउँमा बिजुलीका खम्बाहरूलाई अडाउनको लागि तारहरू जस्तो राखिएको हुन्छ, त्यस्तो मसिनो त्यो तारहरूलाई चाहिँ म जस्तो मान्छेले चाहिँ राम्रोसँग देखिँदैन र धेरै ठाउँमा यो रोड डिभाइडर जुन बाटो छुट्याइएका खम्बाहरू डोरीहरू राखिएको हुन्छ र त्यस्तोहरूमा पनि धेरै ठाउँमा देखिँदैन र अल्झेर लड्ने सम्भावना हुन्छ। मेरो नाम भुवन गुरुङ, म ख वर्गमा पर्छु, विजेट प्रयोगकर्ता। मैले पहिला यहाँ पिएनकेमा सिक्ने बेलामा यहाँ टोयलेटको अवस्था थिएन, त्यसमा टोयलेटको समस्या भोग्नु पऱ्यो। दोस्रो कुरा, मलाई क्लास जानमा अहिले पनि समस्या छ किनभने क्लासमा सबै बेन्चहरू जोडिरहेको हुन्छ, क्लासहरू जोडिरहेको हुनाले मैले एउटा साइडमा बसेर पढ्नु पर्ने हुन्छ। अब म यदि बजारमा कतै घुम्न गएँ, सार्वजनिक स्थलतिर गएँ भने टोयलेटहरूको समस्या हो। र दोस्रो कुरा, यो यातायातको कुरा छ, यातायातमा यति कस्टली छ कि प्रत्येक पटक तपाईँको म जानु पऱ्यो भने मैले हरेक ठाउँमा ट्याक्सीमा जानुपर्ने। यदि सरकारबाट त्यस्तो किसिमको कुनै किसिमको बसहरूको व्यवस्था अथवा दुई चारवटा स्ट्यान्ड भएर चाहिँ त्यसमा हुन्छ रिजर्भ साथीहरूले अन्य अपाङ्ग साथीहरूले चढ्न सक्ने वातावरण भइदियो भने अति राम्रो हुन्छ। नमस्कार, म सृष्टि केसी, म एक दृष्टिबिन हुँ। म एउटा दृष्टिबिनहरूकै लागि भनेर दिएको तालिम लिन जाँदै थिएँ अनि के होला कस्तो होला भनेर सोच्दै गइरहेको थिएँ अनि त्यतिखेर चाहिँ त्यो पानी एकदम परेको थियो, बाटोभरि हिल्लै हिलो थियो अनि ठ्याक्क त्यो प्यासेज जस्तो ठाउँबाट म हिँड्दै थिएँ, यतापट्टि एउटा दिदीले मलाई समातेर लगिदिँदै हुनुहुन्थ्यो, उहाँले यता दायापट्टि बसेर तान्नु भएछ त यतापट्टि खाल्टो रहेछ, म यस्तो नराम्रोसँग खाल्टोको हिलोमा चुडलुमै डुबेँ कि लुगा सबै हिल्लामै भयो, अब न म घर फर्किन सक्ने कन्डिसन थियो न त्यो स्थितिमा ट्रेनिङ जानुपर्ने स्थिति थियो, र पनि म त्यस्तै लुगा लाएर ट्रेनिङमा छिरेँ र त्यतिखेर चाहिँ अलिक नराम्रो लागेको। मेरो नाम हितमान सन्त्याल, मेरो चाहिँ दुईवटा खुट्टाको समस्या हो, चौध जाँदा चाहिँ व्हील चेयर चाहिँ युज गर्छु हजुर, त्यसको लागि त म स्वयंले पनि भोगेको कथा पनि छ, अहिले अब क्याम्पसतिर पनि व्हील चेयरहरू एक्सेसेबल छैन होइन, अनि चाहिँ अब स्वयं म पनि पिएम क्याम्पसमा चाहिँ मैले परीक्षा दिन जाँदा त्यहाँ व्हील चेयरको लागि ऱ्याम नभएको हुनाले चाहिँ अरू साथीहरूको चाहिँ सहायतामा साथी, तपाईँले अपाङ्गता भएका साथीले भोगिरहनु भएको समस्याको बारेमा त सुनिहाल्नु भयो। त्यही भएर जिग्री साथी, उहाँहरूले भोग्नु भएको समस्या हटाउनको लागि के सबै क्षेत्रमा अपाङ्गता मैत्री संरचना हुनुपर्छ कि हुनु पर्दैन? हो है साथी, हामीले आज यही विषयमा रहेर आजको एसएमएस पोल क्वेसन सोध्दैछौ, आफ्नो मत दिन तयार हुनुहोस् है त साथी। र आजको एसएमएस पोल प्रश्न रहेको छ, के अपाङ्गता मैत्री संरचना सबै क्षेत्रमा चाहिन्छ कि चाहिँदैन? जसका लागि विकल्पहरू रहेका छन्, अप्सन ए चाहिन्छ नि, अप्सन बी किन चाहियो र अप्सन सी मेरो चासोको विषय नै होइन नि। र तपाईँको मत पठाउनको लागि मोबाइलको म्यासेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको विकल्प ए बी वा सी लेखेर 7070 यानि कि 7070 पठाउनुहोस् है त जिग्री। साथीले हामीलाई एसएमएस त पक्कै पठाउनुहुन्छ, तर यही बेलामा मलाई एउटा कुरा भन्न मन लाग्यो कि। भन न त, के कुरा हो? सुन न, यदि घरहरू स्कुलहरू बनाउन लाग्दा वा भनौ न ठुला ठुला सपिङ कम्प्लेक्स या बजारहरू बनाउन लाग्यो भने चाहिँ पहिला नै अपाङ्गता मैत्री बनायो भने त कोही साथीले पनि समस्या भोग्नु नै पर्दैन थियो होला होइन त? हो नि, जस्तै शारीरिक अपाङ्गता भएको साथीको लागि व्हील चेयर, बैसाखी लिएर हिँड्न मिल्ने ऱ्याम्प बनाइदिने, अनि दृष्टिबिन साथीको लागि ब्रेल लिपिमा सूचनाहरू लेखेर राखिदिने, त्यसै गरी सुन्न नसक्ने साथीको लागि साङ्केतिक भाषाको प्रयोग गरिदिने, होइन त कला? पक्कै पनि हो नि सबिन। र यस्तो खाले संरचना स्कुल, घर अनि अरू ठुला ठुला भवनमा बन्दै गयो भने त सबै अपाङ्गता भएका साथी जहाँ पनि सजिलैसँग पुग्न सक्नुहुन्छ नि, होइन र? त्यही त, नत्र भन न, अपाङ्गता मैत्री संरचना नभएको कारणले गर्दा कतिपय अपाङ्गता भएको साथी कहीँ जान मान्नुहुन्न नि। जस्तै स्कुलकै कुरा गर्ने हो भने स्कुलमा त्यस्तो संरचना नभएको कारणले गर्दाखेरि जहिले पनि अरूको सहायता लिएर जानुपर्छ भन्ने कुराले गर्दाखेरि स्कुलै जान मन नलाग्ने हुन्छ नि, हो किन भन त? त्यही त, फेरि जहिले पनि अरूको सहयोग लिएर पनि त चल्दैन नि। त्यही भएर मलाई त के भन्न मन लाग्यो भने नि सबिन, अपाङ्गता भएका साथीहरूको जीवन के कस्तो रहेछ वा उहाँहरूलाई कतिको गाह्रो भइरहेको छ त भनेर अपाङ्गता मैत्री संरचना नभएको कारणले गर्दा वा भनौ न आफू उहाँको ठाउँमा भइदिएको भए कस्तो महसुस हुन्थ्यो त भन्ने कुरा अनुभूति गरेर उहाँहरूको बारेमा हामीले सकारात्मक सोच बनाउनु पर्छ होला, न कि उहाँहरूलाई हेला र दुर्व्यवहार गर्ने, होइन त साथी? हो नि, किनकि हाम्रो पहुँचमा कुनै कुरा छैन वा हाम्रो अनुकूलको भवन निर्माण भएको छैन, संरचना बनाइएको छैन भने त त्यो कुरा हामीले पाउनै सक्दैनौँ नि। र त्यो कुरा पाउन मन लागे तापनि नपाएको कारणले गर्दा हामीलाई कति धेरै मानसिक तनाव पर्छ भन्ने कुरा त हामीलाई पनि थाहा छ नि, होइन त जिग्री साथी? त्यही त सबिन, त्यही भएर सबैजनाको पहुँच पुग्ने गरी सबै किसिमको संरचना बन्नु पर्छ होला, होइन त? हो नि, र आफ्नो स्कुलमा, घरमा वा भनौँ न अरू कुनै ठाउँमा अपाङ्गता मैत्री संरचना बनाइएको छैन भने त आफूले भएको कुराहरू प्रष्टसँग नरिसाइको नै प्रभावकारी सञ्चारको प्रयोग गरेर अपाङ्गता मैत्री संरचना बनाउनुपर्छ भनेर सम्बन्धित ठाउँमा गएर त जानकारी गराउनुपर्छ होला नि, हो किन भन त कला? हो नि, किनकि हामीले जुन समस्या भोगिरहेका छौँ त्यो समस्या सम्बन्धित ठाउँमा गएर भनेनौँ भने उहाँहरूले हाम्रो समस्या कसरी बुझ्नुहुन्छ त, होइन र? त्यही भएर एक त जानकारी गराउने कुरा भयो भने र अर्को कुरा हामी युवा भएको नाताले अरू साथीलाई पनि त साथ दिनु पर्यो नि, होइन र? पक्कै पनि हो नि कला, त्यसै गरी हामी युवाले त विभिन्न किसिमको दबाब दिने कार्यक्रम गरेर हुन्छ कि, सडक नाटक मार्फत जनचेतना फैलाएर हुन्छ कि, पर्चा पम्पलेट टाँसेर हुन्छ कि, अरू सबैजनालाई त सूचित गराउनै पर्यो नि, होइन र? हो नि, जस्तै बसको कुरा गर्ने हो भने नि अपाङ्गता भएका व्यक्तिको लागि सिट छुट्याइदिएको हुन्छ, तर सिटै छाड्नुहुन्न कतिजनाले, कमसेकम उहाँहरूलाई बस्न दिए पनि त हुन्छ नि, होइन र? हो नि, अब गाडी चलाउँछौ भने चाहिँ गाडी रोकिदिएर वा चढाइदिएर पनि त सहयोग गर्न सक्छौ नि, हो किन भन त? त्यही त, किनकि यस्तो खाले संरचनाले गर्दा आफूलाई मात्र नभएर आफ्नो दिदी बहिनी साथीभाइ सबैलाई राम्रो हुन्छ नि, होइन र साथी? त्यही त, र यही अपाङ्गता मैत्री संरचनाको कुरा चलिरहेको बेलामा हामीले पोखरामा रहेको इन्डिपेन्डेन्ट लिभिङ सेन्टरमा कार्यरत हेम गुरुङसँग कुराकानी गरेका थियौँ कि यो अपाङ्गता मैत्री संरचना किन चाहिन्छ, सरकारले के कस्तो प्रावधान बनाएको छ भनेर। त्यही भएर सुन्यो होइन त साथी हेम गुरुङको कुरा। नमस्कार, मेरो नाम हेम बहादुर गुरुङ, म इन्डिपेन्डेन्ट लिभिङ सेन्टर पोखरा जुन अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाको महासचिव र सिबिआर स्थानीय नेटवर्कको चाहिँ सह संयोजक। हुन त सबै मान्छेको निम्ति अनुकूल यानि कि फ्रेन्डली इन्फ्रास्ट्रक्चर हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। त्यसमा पनि अपाङ्गता भएको व्यक्तिहरू जसको हातमा खुट्टामा अथवा विभिन्न कारणले गर्दा अपाङ्गता भएका छन् उहाँहरूको निम्ति अहिलेसम्म बनाइएका संरचनाहरू फ्रेन्डली छैनन्, जसले गर्दा उनीहरूले सार्वजनिक सेवा प्रयोग गर्ने, शिक्षा स्वास्थ्य लगायतका जति पनि अवसरहरू हासिल गर्ने कुरा ठुलो समस्या बिहोर्नु परिरहेको छ। र भौतिक संरचनाहरू फ्रेन्डली हुने बित्तिकै ती सबै अवसरहरू उनीहरूले आफ्नो पहुँच स्थापित गर्न सक्छन्। त्यसको निम्ति डिसेबल फ्रेन्डली इन्फ्रास्ट्रक्चर हुनु पहिलो आवश्यकता हो। र नेपालको सन्दर्भमा सबैमा संरचनागत अवरोधहरू छन् र त्यो संरचनाले गर्दा उनीहरूको विकासमा बाधा पुगेको हुनाले यसमा सुधार हुन आवश्यक देखिन्छ। अब त्यो इम्प्लिमेन्ट यानि कि कार्यान्वयन नहुनमा चाहिँ धेरै पक्ष जिम्मेवार छन्। एक त हामी स्वयं अपाङ्गता भएको व्यक्तिहरू जो सुविधाका हकदार छन् उनीहरू पर्याप्त जानकारी सूचनाहरूको अभावले गर्दा पनि हो। अनि अर्को कुरा, त्यो सुविधा प्रदान गर्नुपर्छ भन्ने बारेमा फेरि सम्बन्धित सरकारवालाहरू मध्ये विद्यालय भए अनि जुन परीक्षा केन्द्र पर्ने ठाउँका शिक्षक शिक्षिकाहरू लगायतका व्यक्तिहरूलाई पनि त्यो बारेमा पर्याप्त जानकारी नभएको कारणले गर्दा यो समस्या आएको हो। तसर्थ यो बारेमा व्यापक जनचेतना र प्रचार प्रसार आवश्यक छ। अब भौतिक पूर्वाधार अपाङ्ग मैत्री बनाउने सन्दर्भमा नेपाल सरकारले विक्रम सम्वत 2060 सालमा भवन निर्माण तथा शहरी विकास आचार संहिता भनेर एक प्रकारको नियम कानुन नै ल्याएको छ। यसमा चाहिँ अपाङ्ग भएको व्यक्तिहरूले सुशिक्षित हुनको निम्ति जिल्ला तहमा, स्थानीय तहमा, केन्द्रीय स्तरमा भएका अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील सङ्घ संस्थासम्म आफ्नो सम्पर्क स्थापना गरेर सूचनाहरू लिने एउटा निरन्तर पानी बसाउनु पर्ने हुन्छ। त्यस्तै गरी सम्बन्धित सरकारी क्षेत्र जो जसले यो सुविधा प्रदान गर्छन् ती सम्बन्धित निकायमा पनि गएर घचघचाउने, आफ्नो पत्रहरू मार्फत आफ्नो समस्याहरू जानकारी गराउने र त्यसको समाधानको निम्ति यो गरिनुपर्छ भनेर आफ्ना आवश्यकताहरू र समस्याहरूलाई पनि प्रश्नसँग राख्ने वातावरण र एउटा संस्कृतिको विकास गरेको खण्डमा मलाई लाग्छ यो बारेमा धेरै उल्लेखनीय कामहरू हुन सक्छन्। र जति पनि श्रोताहरूले यो कार्यक्रम सुनिराख्नु भएको छ उहाँहरूलाई हाम्रो के मात्र सन्देश छ भन्दाखेरि भौतिक अवरोधहरूले गर्दा हामीले जुन एउटा पहुँच स्थापित गर्न सकेका छैनन् त्यो अवरोधलाई हटाउनको निम्ति अपाङ्ग व्यक्तिहरूले मात्र कदम चालेर पुग्दैन, आम विद्यार्थी वर्ग मानिसहरूले यो बारेमा पनि आफ्नो तर्फबाट गर्ने भूमिकाको बारेमा सधैँ तयार रहनुपर्छ। हामी पनि तपाईँहरूको सँगसँगै जाने विकासमा अगाडि बढ्ने एउटा साझेदार हौ भनेर हिसाबले हेरिदिनु होला भन्ने हाम्रो अनुरोध छ। पक्कै पनि हेम गुरुङले भन्नुभएको जस्तै हामी युवाले आफ्नो स्तरबाट अपाङ्गता मैत्री संरचना बनाउनु पर्छ भनेर आफ्नो स्कुल, घर, मठ मन्दिर अनि सार्वजनिक स्थलमा अपाङ्गता मैत्री संरचनाहरू बनाउन थाल्यौँ भने त पक्कै पनि अपाङ्गता भएका साथीले कुनै पनि अवसरबाट वञ्चित नै हुनु पर्दैन थियो नि कि कसो सबिन? हो नि खोला, र अपाङ्गता मैत्री संरचना सबै ठाउँमा हुनुपर्छ भनेर आवाज उठाइदिने, जनचेतना फैलाउने अनि सकारात्मक रूपमा दबाब दिने कार्य गर्नु भनेको त हामी युवाको दायित्व पनि त हो नि, होइन र? हो नि, किनकि यस्तै विभिन्न किसिमको सुविधा वा संरचना सरकारले बनाउनु पर्छ भनेर भने तापनि अहिलेसम्म पनि यसको बारेमा जानकारी र सूचना सबैजनाले चाहिँ पाएका छैनन्। त्यही भएर के कला हाम्रो तनुको साथीले यस्तै यस्तै समस्या भोगिराख्नु भएको छ क्या? ए, तिमीले हामीलाई एसएमएसबाट आफ्नो समस्या राख्नु भएको साथीको कुरा गरेको पठाउनु भएको थियो र उहाँ के लेख्नुहुन्छ भनेर चाहिँ पढिहाल्छु है त। साथी, म एउटा मात्र हातले विगत 10 वर्षदेखि सारा काम गर्दै आइरहेको छु र हाल म बिएसम्मको अध्ययन पनि गर्दैछु, तर जब जाँच आउँछ मलाई साह्रै चिन्ता पर्न थाल्छ किनकि आफूसँगै पढ्ने साथीहरू सबै प्रश्नहरू हल गरेर राम्रो अङ्क ल्याउँछन् तर म सधैँ जस्ट पास मात्र हुन्छु र यस्तो हुनुमा म सबै प्रश्नको उत्तर आउँदा आउँदै पनि सबै हल गर्न भ्याउँदिन किनकि लेख्दा एउटा हातमा प्रेसर पर्ने भएकोले सबै प्रश्न हल गर्न सक्दिन। सुनेको छु अपाङ्गता भएका व्यक्तिहरूको लागि जाँचको बेला विशेष सुविधा हुन्छ भनेर, तर मैले अहिलेसम्म पनि कहीँबाट पनि त्यस्तो सुविधा पाएको छैन, के मैले पाउँदिन र यदि पाउँछु भने कहाँ सम्पर्क गर्न सक्छु? साथी, निसङ्कोच भनिदिनु है किनकि म पनि राम्रो नम्बर ल्याएर अरूलाई चुनौती दिन चाहन्छु भनेर लेख्नु भएको छ। ल सबिन, के भन्छौ त साथीको समस्यामा? म त हेर खोला, साथीको आत्मविश्वास देखेर त साह्रै नै खुसी लाग्यो क्या। र झिग्री, तपाईँले आफूले चाहेको नम्बर जाँचमा ल्याउन चाहँदा चाहँदै पनि ल्याउन नसक्नु भएको कुरा सुनेर चाहिँ अलिक नरमाइलो पनि लाग्यो है। हो साथी, तर चिन्ता नलिनु है, तपाईँको समस्याको समाधानका लागि हामीले हेम गुरुङसँग नै कुराकानी गरेका थियौँ के कस्तो व्यवस्था छ त अपाङ्गता भएका व्यक्तिहरूको लागि जाँच दिने प्रक्रियामा भनेर, वा भनौँ न शैक्षिक क्षेत्रमा भनेर, बरु त्यही नै सुन्ने हो कि के हो साथी? भइहाल्छ नि, सुनौ है त साथी हेम गुरुङको कुरा। जहाँसम्म परीक्षामा अपाङ्गता भएका व्यक्तिहरूले भोग्नु परेको समस्या निकै अगाडिदेखि सुनिएको कुरा हो र त्यो समस्यालाई सम्बोधन गर्नको निम्ति नेपाल सरकारले विशेष गरी शिक्षा क्षेत्रमा यो परीक्षामा बस्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधा स्वरूप केही समय थप गर्ने नीतिगत व्यवस्था गरेको छ। त्यस पश्चात चाहिँ अब दृष्टिविहीन साथीहरूले एकजना व्यक्तिलाई सहयोगी रूपमा लेख्ने सहयोगी राखेर परीक्षा दिन पाउँछन् भने जसको अन्य कारणले अपाङ्गता भएर समस्या भएका छन् उनीहरूको समस्याको प्रकृति अनुसार के उपयुक्त देखिन्छ त्यो आकलन गरेर त्यसलाई चाहिँ सहयोगी खटाएर हुन्छ वा उसलाई समय बढाएर हुन्छ, दुईवटा अप्सनबाट उसलाई परीक्षामा सुविधा दिएको छ। र जहाँसम्म एउटा हात भएको साथीले जहाँसम्म पुरै प्रश्न हल गर्न नसक्ने भन्ने कुरा छ, स्वाभाविक रूपमा अपाङ्गता भइसकेपछि उसको एउटै हातको मात्र बढी प्रेसर पर्न जाँदाखेरि दिएको 2 या 3 घन्टाभित्र उत्तर दिन नसक्नु त्यो एउटा स्वाभाविकै हो। त्यसर्थ त्यस्ता व्यक्तिहरूको हकमा चाहिँ परीक्षा दिने बेलामा सम्बन्धित परीक्षा केन्द्रको सुपरिन्टेन्डेन्टसँग परामर्श गरेर अनि जिल्ला शिक्षा कार्यालय मार्फत उसलाई आवश्यक पढ्न सक्ने अर्को सहयोगीको व्यवस्था वा उसलाई आफैले लेख्छ भने समय थप गरिने व्यवस्थामा उहाँ त्यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ। त्यसको निम्ति आवश्यकता हेरेर 1 घन्टा अथवा आधी घन्टा चाहिँ निर्धारण गर्ने व्यवस्था भएको हामी पाउँदछौँ र त्यो सुविधा धेरै अपाङ्गता भएको साथीहरूले हालसम्ममा उपभोग गरिआएको हामीलाई जानकारीमा छ। तसर्थ जो साथीले यो पत्र पठाएर त्यो समस्या सम्बन्धी चर्चा गर्नुभयो त्यो साथीलाई हाम्रो अनुरोध के छ भन्दाखेरि यो सुविधाको बारेमा नीतिगत व्यवस्था जिल्ला शिक्षा कार्यालय अथवा परीक्षा दिने बेलामा परीक्षा केन्द्रको सुपरिन्टेन्डेन्टसँग परामर्श गरेर यो व्यवस्था लिन सक्नुहुन्छ। हेम गुरुङलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ आफ्नो कुराहरू र सरसल्लाह हाम्रो तनुको साथीलाई दिनुभएकोमा। त्यही भएर तनुको साथी तपाईँले थाहा पाइ नै हाल्नु भयो कि सरकारले के कस्तो पूर्वाधारहरू संरचनाहरू अपाङ्गता भएका व्यक्तिको लागि तयार गरेको छ भनेर। त्यही भएर झिगरी आफ्नो अधिकार प्राप्त गर्नको लागि हेम गुरुङले भन्नुभएको जस्तै सम्बन्धित ठाउँमा गएर यसको बारेमा चाहिँ बुझ्न सक्नुहुन्छ नि हैन त? पक्कै पनि तनाउको साथी, तपाईँमा आत्मविश्वास छ, केही गर्ने र अरूलाई चुनौती दिन सक्ने भने आफ्नो मनलाई कहिले पनि कमजोर नबनाउनुस् होला, बरु अझै बढी आत्मविश्वासका साथ अघि बढ्दै जानु होला है। हो नि, र मेहनत चाहिँ गर्न नछोड्नु होला। हाम्रो शुभकामना छ जिग्री तपाईँसँग, र आफूमा आत्मविश्वास राख्नु भयो भने पक्कै पनि तपाईँले अर्को चोटिदेखि पास मात्र नभएर तपाईँले सोचेको जस्तो नम्बर ल्याउन सक्नुहुन्छ होला नि, होइन त? हो नि सबिन, र साथी हामी तपाईँलाई पनि एउटा कुरा सोध्न चाहन्छौँ कि तपाईँले अपाङ्गता मैत्री संरचना बनाउनको लागि आफ्नो तर्फबाट के गर्न सक्नुहुन्छ जस्तो लाग्छ तपाईँलाई? हो जिग्री, आजको पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर 4400 आफ्नो विचार हामीलाई पठाइहाल्नुहोस् है। प्रश्न फेरि एकपल्ट, तपाईँले अपाङ्गता मैत्री संरचना बनाउनको लागि आफ्नो तर्फबाट के गर्न सक्नुहुन्छ होला जस्तो लाग्छ? र आफ्नो विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस्, भोइसेस अफ युथ यानि कि VOY टाइप गरेर एउटा खाली ठाउँ छोडेर तपाईँले थाहा पाउनु भएको कुराहरू लेखेर एक पैसा पनि नलाग्ने टोल फ्री एसएमएस नम्बर 4400 पठाउनुहोस् है त साथी। र जिग्री, तपाईँले आफ्नो म्यासेज पठाउँदा सबै प्रक्रिया मिलाएर पठाउनु भएन भने तपाईँले पठाउनु भएको म्यासेज हामी कहाँ आइपुग्दैन, त्यही भएर हामीले भनेको प्रक्रिया अनुसार नै पठाउनु होला है त। ल सबिन, त्यो त हाम्रो साथीले प्रक्रिया मिलाएर पठाइहाल्नुहुन्छ नि, तर तिम्रो हातमा मैले एउटा अर्को पनि चिठी देखिरहेको छु, तिमी पढ्ने कि मै पढ्दिउँ? ल कला, अब मन त थियो नि चिठी पढ्ने, तर अब तिमी हुँदा हुँदै अब तिमी नै पढ नि, म किन पढिराख्नु त टुपी पालेर? धेरै बाटो है साथी यो सबिन, धेरै बाटो। ल ल मै पढ्छु, सिधै पढ भन्दैको भए भइहाल्थ्यो नि। ल भन, म अरू तिम्रो कुरा सुन्नुभन्दा चिठी पढ्न स्टार्ट गर्छु है त। साथी, यो चिठी हामीलाई बाग्नुको साथीले पठाउनु भएको रहेछ, र उहाँ लेख्नुहुन्छ, म एक 20 वर्षीय अविवाहित केटी हुँ र म कक्षा 12 पढ्छु। साथी, म जन्म जातै आँखा कमजोरी भएर जन्मिएदेखि नै नजिकको कुराहरू राम्ररी देख्छु, तर टाढाको वस्तु त्यति राम्ररी देख्दिनँ, र आँखाको नानी पनि हल्लिन्छ र चर्को घाममा हेर्न सक्दिनँ। स्कुलमा पनि साथीहरूको सहारा लिन्छु, यो कुराले मलाई साह्रै दुःख लाग्छ। हुन त मभन्दा पनि बढी अपाङ्गता भएका व्यक्ति छन्, तर पनि मलाई मेरो समस्या एकदमै ठुलो लाग्छ र मनलाई बुझाउनै सक्दिनँ, र मभन्दा सक्षम छन् जस्तो लाग्छ, र कुनै किसिमको अपाङ्गता नभएको मान्छे देखेँ भने डाक्को छोडेर रुन मन लाग्छ, तर रोएर पो के गर्नु? सुनेको थिएँ कि योगा गर्यो भने यो निको हुन्छ भनेर, तर त्यो गर्दाखेरि टाउको दुखेर आयो, त्यही भएर मलाई उचित सल्लाह दिनुहोला भनेर साथीले लेख्नु भएको छ। मलाई त हेर कला, हाम्रो बागलुङको साथीको के गर्ने चाहना सुनेर चाहिँ कस्तो खुसी लगाएर आयो क्या टुप्पी पालेर। सबिन, त्यो त मलाई पनि एकदमै राम्रो लाग्यो, तर कता कता छ नि उहाँको त्यो निराशावादी कुराहरू र आफूलाई अरू व्यक्तिहरूसँग तुलना गर्नु भएको देखेर चाहिँ अलि नराम्रो लागेर आयो। त्यो चाहिँ हो है कला, किनकि सबैजना त सबै कुरामा परिपूरक त हुँदैन नि, होइन र? कसैमा के कुराको खुबी हुन्छ भने कसैमा के कुराको, किनकि सबैजना आफ्नै कुराले विशेष हुन्छ नि, होइन त जिग्री? हो नि सबिन, त्यही भएर म केही गर्न सक्छु, म जस्तो राम्रो कोही पनि छैन, मैले जे गर्न सक्छु अरूले त्यो कहाँ गर्न सक्छन् र भन्ने जस्तो सकारात्मक सोच राख्नु भयो भने त बिस्तारै बिस्तारै तपाईँको मनमा भएको नकारात्मक सोचहरू हराएर जान सक्छ नि, होइन र साथी? त्यही त कला, तर सबैभन्दा पहिला चाहिँ साथीले आफू को हुँ, आफ्नो स्थिति कस्तो छ भन्ने कुरा नै स्वीकार गर्नुपर्छ होला के। र जुन तपाईँले आफूलाई अरूसँग तुलना गर्दै हुनुहुन्छ नि, उनीहरूले त यो गर्न सक्छन् त्यो गर्न सक्छन् भनेर, हो यस्तो कुराले गर्दा पनि तपाईँमा नकारात्मक सोच आएको हो कि जस्तो लाग्यो है मलाई त। त्यही भएर आफ्नो स्थिति जे जस्तो भए पनि स्वीकार्ने बानी चाहिँ बसाल्नु पर्छ होला जस्तो लाग्छ के साथी, किनकि आफूसँग जे छ त्यही कुरामा रमाउन जानुपर्छ, तपाईँसँग भएको कुरा अरूसँग नहुन पनि त सक्छ नि, होइन र? हो नि, त्यही भएर जिग्री, पहिला त तपाईँले आफ्नो भएको राम्रो राम्रो कुराहरू के हुन् त, के कुरामा तपाईँको दक्षता छ, के गर्दा तपाईँलाई रमाइलो लाग्छ, खुसी लाग्छ, वा भनौँ न पछि गएर के बन्न चाहनुहुन्छ त भन्ने जस्ता कुराहरू चाहिँ आत्मा जागरुक भएर केलाउनै पर्छ होला है। हो बाग्लुङको साथी, किनकि हामीले सोच्दा जहिले पनि अरूको कुरा देखेर वा भनौँ न अरूले जे गर्यो त्यो म कहाँ गर्न सक्छु र भन्ने जस्तो कुरा सोचेर मात्रै बसिरहेका हुन्छौँ, तर कहिले पनि आफूले गर्न सक्ने कुराहरू केलाउँदैनौँ। र अघि सबिनले भने जसरी आफ्नो सकारात्मक कुराहरू केलाइसकेपछि त्यही कुरामा आफूलाई व्यस्त राख्नु भयो भने त यस्तो हिंता बोध हुने वा नकारात्मक विचारहरू आउनै पाउँदैन थियो होला कि। त्यो चाहिँ हो है बाग्लुङको साथी, र तपाईँले अहिले जुन आफूमा नकारात्मक सोच राखिराख्नु भएको छ नि हो पछिसम्म राखिराख्नु भयो भने के त्यो कुराले तपाईँले राम्रो गर्ला त? एकचोटि समालोचनात्मक सोचाइ सिपको प्रयोग गरेर सोच्नुहोस् त। हो है साथी, जस्तै कि तपाईँले यसरी नै म त केही गर्न सक्दिनँ भनेर बसिराख्नु भयो भने के तपाईँले 12 कक्षाको परीक्षा राम्ररी गर्न सक्नुहुन्छ त? तपाईँको भविष्यको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ होला त? तपाईँको साथीभाइ घर परिवारको सम्बन्ध कस्तो रहला त? हो जिग्री, तर ठ्याक्कै त्यसको उल्टो, यसरी निराश भएर बस्नु भएन भने के कुरामा तपाईँलाई फाइदा पुग्न सक्छ त? तपाईँको पढाइ राम्रो हुँदै जान्छ कि, घर परिवार साथीभाइको सम्बन्ध झन् बलियो हुँदै जान्छ कि, वा भनौँ न तपाईँले जुन लक्ष्य लिनुभएको छ नि त्यही पुरा हुनको लागि बाटो खुल्न थाल्छ कि न? त्यही भएर तपाईँलाई जे गर्दा आफू खुसी हुन्छु जस्तो लाग्छ त्यही नै गर्नुपर्छ होला जस्तो लाग्छ के साथी हामीलाई त। र सकभर आफूलाई कुनै न कुनै किसिमले व्यस्त राख्न सक्नु भयो भने, जस्तै कि कुनै खेल खेलेर, किताब पढेर, वा साथीभाइहरूसँग बाहिरतिर घुम्न गएर हुन्छ। हो कसरी हुन्छ, आफूलाई सकभर व्यस्त बनाउनु भयो भने तपाईँको मनमा यस्तो नकारात्मक कुराहरू आउँदैन थियो होला नि साथी। हो नि, फेरि तपाईँ अहिले कक्षा 12 त पढेर आइसक्नु भयो भने अब किन निराश बन्नुहुन्छ जिग्री? फेरि तपाईँसँग त तपाईँको घर परिवारको साथ पनि त छ नि, उहाँहरूले तपाईँमाथि जुन आश गरेर पढाउँदै हुनुहुन्छ त्यो पनि त तपाईँले पुरा गर्नुपर्छ होला नि, होइन र? र साथी, तपाईँले जुन कुरा भन्नुभएको छ नि कि योग गरेर निको हुन्छ कि भनेर, यसको बारेमा त हामीलाई पनि के भन्न मन लाग्यो भने नि साथी, जे जस्तो कुरा पनि डक्टर वा विशेषज्ञको अनुमति बिना चाहिँ नगर्दा नै राम्रो हुन्छ होला, किनकि तपाईँले पनि त थाहा पाइ नै हाल्नुभयो नि कि योग गर्दा नमिलेर हो वा गर्न नजानेर हो टाउको दुख्यो भनेर पनि त भन्नुभएको छ नि। र जुन तपाईँले आँखा अलिअलि भए पनि देख्छु भन्नुभएको छ नि, त्यसको लागि चाहिँ मलाई के भन्न मन लाग्यो भनेदेखि नि झिग्री, जति सक्दो चाँडो गएर कुनै आँखाको डाक्टर वा विशेषज्ञसँग एकचोटि राम्ररी जचाएर उपचार गराउन सक्नुहुन्छ नि, होइन र? हो नि साथी, त्यही भएर हाम्रो तर्फबाट तपाईँलाई धेरै धेरै धेरै शुभकामना छ, र आफूमा विश्वास राखेर अघि बढ्दै जानुहुन्छ भनेर पनि हामीले सोचेका छौँ। मेरो प्यारो सबिन दाई, नभएको मान्छे पनि हुन्छन् होला त। मनोरञ्जन पूर्ण चटपटे खबरहरू, रमाइलो रमाइलो तथ्यपूर्ण जानकारी, मन छुनेले तथा युवाहरूको सफलताका कथाहरू, साथीसँग मनका कुरा टिमको अप टु डेट जानकारी, जान्ने होइन सबिन, आयुष, सुयोग, स्वर्णिमा र कलाको सेक्रेट्स र रमाइलो जानकारीहरू, गर्न मन छैन उनीहरूसँग फास्ट फास्ट कुराकानी, भेट्नुहोस् हामीलाई 24 घन्टा साथै दिन र बाँड्नुहोस् हामीसँग मनका कुरा एकैछिन। त्यसैले आउनुहोस्, जोडिनुहोस् नयाँ पुस्तासँग, लग इन गर्नुहोस् हाम्रो वेबसाइट www.ssmk.org। Where your voice counts। के म तिम्रो साथी बन्न सक्छु, तिमीसँग कार्यक्रम चलाउन सक्छु एक दिनलाई। साथी, तपाईँ पनि यस्तै यस्तै गीत त गाउँदै हुनुहुन्न नि, होइन? किन गाउनु परे र, हामीले तपाईँलाई त्यो चान्स दिँदै त छौँ नि, होइन र? टुप्पी नपालिकन आए नि हुन्छ साथी, तर चाँडो भन्दा चाँडो हामीलाई चिठी लेखेर हुन्छ कि, एसएमएस पठाएर हुन्छ कि, इमेल लेखेर हुन्छ कि, आफ्नो बारेमा अनि हामीसँग किन कार्यक्रम चलाउन चाहनुहुन्छ भनेर मजाले लेखेर पठाउनुहोस् है। हो जिग्रे, किनकि तपाईँकै प्यारो कार्यक्रम साथीसम्म मनको कुराले 10 वर्ष पुरा गरिसकेको छ, र यो शुभ अवसरमा चाहिँ हामी तपाईँसँगै मिलेर कार्यक्रम चलाउन चाहन्छौ, त्यही भएर मौकाको फाइदा उठाइहाल्नुहोस् है जिग्री, आफ्नो आवाज गुन्जाउनको लागि भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला पनि भइसकेको छ, त्यही भएर यो महिनाको दिमागको बत्ती बाल्नुहोस्को प्रश्न पनि राखिहाल्न चाहन्छौ है साथी। र यो महिनाको लागि दिमागको बत्ती बाल्नुहोस्को प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कहिले मनाइन्छ? र जिग्रे साथी, तपाईँले यसको उत्तर आउँछ भने तुरुन्त हामीलाई तपाईँको उत्तर लेखेर हाम्रो ठेगानामा पठाइहाल्नुहोस् है भन्दै आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, राम्रो नराम्रो जे भए पनि हामीलाई लेखिहाल्नुहोस् है टुप्पी पालेर। तर साथी, समीले भने जस्तै टुप्पी नपालिकन लेखेर पठाए पनि हाम्रै कार्यक्रममा आइपुग्छ, र त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ साथी कला वा टुप्पी पालेको साथी सबिन, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। र इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। र एसएमएस पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको जति पनि गलगित्त कुराहरू छन् लेखेर 7070 यानि कि 7070 पठाउनु हुँदैन जिग्री टुप्पी पालेर। त्यो त भइहाल्छ नि, होइन त साथी, हरेक क्षेत्र हरेक ठाउँ सबैको अनुकूल सबैको पहुँच हुने खालको संरचना बनाऊ, सबैलाई समान अवसर दिउँ भन्दै तपाईँकै प्यारो कार्यक्रम साथीसँग मनका कुराका सम्पूर्ण साथीहरू सुयोग, स्वर्णिमा, आयुष र म कला र म टुप्पी पालेको तपाईँकै जिग्री सबैलाई पनि बिदा दिनुहोस्। नमस्ते, बाई बाई, फेरि भेटौँला।